بسم الله الرحمن الرحيم. تیرہ لائنوں والا قرآن مجید صفحہ نمبر 37 اور 37 ساتویں لائن پارہ نمبر 2 آغاز رکوع نمبر 7 سورۃ البقرہ آغاز آیت نمبر 183 اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون صدق اللہ العظیم. اعوذ باللہ میں پناہ میں آتا ہوں اللہ من الشیطان الرجیم نہایت مردود شیطان سے. بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے. کل کے درس میں یہ بات گزارش کی گئی تھی اس مقام پہ اللہ تعالیٰ نے روزے کی فرضیت بیان فرمائی اور جن روزوں کی فرضیت بیان فرمائی وہ رمضان المبارک کے روزے. کچھ روزے وہ ہیں کہ جو نفل روزے ہیں. ان نفل روزوں میں 13, 14, 15 ہر اسلامی مہینے کی 13, 14, 15 کی تاریخ کا روزہ, 10 محرم الحرام کا روزہ مگر اس کے ساتھ 9 کا رکھیں گے, اگر 9 کا نہ رکھ سکیں تو 11 کا رکھیں. واحد روزہ 10 محرم الحرام کا ہے جو اکیلا نہیں رکھا جا سکتا, باقی ہر روزہ اکیلا رکھا جا سکتا. انہیں فضیلت والے نفل روزوں میں یکم ذوالحجہ سے 9 ذوالحجہ تک کے روزے, اور ایک ضابطہ ذہن میں رہے کہ سال میں 5 دن ایسے ہیں جس میں روزہ رکھنا ممنوع ہے. عید الفطر کا دن اور 10 سے لے کر 13 ذوالحجہ تک ذوالحجہ کے یہ 4 دن, 4 اور 1 5 دن, ان 5 دنوں میں روزہ رکھنا ممنوع ہے, روزہ نہیں رکھ سکتا. باقی پورے سال میں جس دن بھی چاہیں آپ روزہ رکھ سکتے. ان دنوں کے اندر قضا روزہ بھی نہیں رکھا جا سکتا, تو یہ دن روزے کے لیے ممنوع. یکم ذوالحجہ سے 9 ذوالحجہ تک ان روزوں کے بارے میں نبی علیہ الصلوۃ والسلام کے ارشاد گرامی سے بات معلوم ہوگی. ان میں سے ہر روزہ 1 سال کے روزوں کے برابر فضیلت ہوتا ہے, اور 9 ذوالحجہ کے روزے کے بارے میں فرمایا کہ یہ انسان کے 2 سال کے گناہوں کا کفارہ ہے. 23 سے 2 سال کی گناہ اللہ تبارک و تعالیٰ دور فرما دیتا, اور یہ گناہ یہ بات گزارش کی گئی تھی کہ صغیرہ گناہ ہے, بڑے گناہ تو توبہ کے بغیر معاف نہیں ہوں گے. اگر کسی کا حق ہے تو وہ حق ادا کر کے توبہ کریں گے. کہ حضرت یوسف علیہ نبی علیہ الصلوۃ والسلام کے بھائیوں نے اپنے والد یعقوب علیہ السلام سے درخواست کی کہ آپ ہمارے لیے دعا کریں کہ ہم سے جو غلطی ہوئی ہے یوسف علیہ السلام کے ساتھ, ہم نے جو رویہ اختیار کیا, تو آپ اللہ تعالیٰ سے دعا فرمائیں. تو حضرت یعقوب علیہ السلام نے فوراً دعا نہیں فرمائی, فرمایا کہ میں کچھ وقت کے بعد دعا کروں گا. کیوں؟ اس کے اندر ایک اشارہ یہ بھی ہے کہ تکلیف پہنچائی ہے یوسف علیہ السلام. یوسف علیہ نبی علیہ الصلوۃ والسلام سے معافی واضح ہو گئی تو پھر دعا کی جائے گی کہ حقوق العباد کی کسی کا اگر حق ہے تو اس کا حق ادا کریں گے تو توبہ قبول ہوگی, اگر حق ادا نہیں کریں گے توبہ قبول نہیں ہوگی. تو یہ 9 دن یکم ذوالحجہ سے 9 ذوالحجہ تک ان کے روزے نفل روزے ہیں, فضیلت والے روزے, اور یہ 10 دن اور یہ 10 راتیں. فرمایا کہ ان کی فضیلت لیلۃ القدر جیسی فضیلت ہے کہ اس میں عبادت اللہ کے ہاں انتہائی قبولیت والی, اور ان دنوں میں 10, 11, 12 میں اللہ کے نزدیک قربانی سے بڑھ کر کوئی نیکی نہیں جو قبولیت رکھتی ہے. فرمایا کہ جب انسان اللہ کے راستے میں قربانی کرتا ہے تو قربانی کے خون کا پہلا قطرہ زمین پر گرنے سے پہلے اللہ قبولیت کا فیصلہ فرماتا. تو اس لیے ان ایام کے اندر نو ذوالحجہ تک تو روزے کا اہتمام اور نو ذوالحجہ کے بعد 10 ذوالحجہ 11 ذوالحجہ 12 ذوالحجہ ان 3 دنوں کے اندر قربانی سب سے زیادہ مقبول عمل. پھر یہ کہ 9 ذوالحجہ سے فجر کی نماز کے آج فجر کی نماز کے بعد سے تکبیرات تشریق کا آغاز ہو چکا ہے. اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر ولله الحمد. اب یہ تکبیرات تشریق کا سلسلہ یہ چلتا رہے گا 13 ذوالحجہ کی عصر کی نماز تک ہر فرض نماز کے بعد. جیسے ہی سلام پھیریں گے تو کچھ اور کلمات ادا کرنے سے پہلے یہ تکبیرات تشریق ایک بار فرمائیں گے, ایک بار پڑھنا واجب. 3 بار کی جو روایت ہم نے اختیار کر رکھی ہے تو اس کو اختیار نہ فرمائیں, صرف ایک بار پڑھیں واجب ہے. شریعت کے احکام کے اندر اپنی مرضی سے تغیر و تبدل نہ کریں. پھر یہ کہ کل عید کی نماز ہے تو عید کی نماز کے لیے تشریف لے جائیں گے, تکبیرات تشریق راستے میں پڑھتے ہوئے تشریف لے جائیں گے اور اس بات کا خیال فرمائیں گے کہ عیدگاہ میں آپ تشریف لے جا رہے ہیں. عیدگاہ سے مراد عید کی نماز پڑھنے والی جگہ. آج تو محلے کے اندر مساجد میں بھی نمازیں عید ہو رہی ہیں, سہولیات کی خاطر اور تعداد کی خاطر کثیر تعداد ہو گئی. کیونکہ بعض لوگ جو ہیں وہ 5 وقت کے نمازی ہوتے ہیں, بعض لوگ جمعے کے نمازی ہیں اور اکثریت جو ہے وہ عید کی نمازیوں کی ہوتی ہے. بہرحال یہ بھی غنیمت ہے کہ عید کی نماز پڑھ تو رہے ہیں, یہ بھی اللہ کی طرف سے رحمت. بہرحال اہتمام تو اس بات کا ہونا چاہیے کہ 5 نمازوں کا اہتمام. قربانی کا اور نماز کا جو ذکر فرمایا قرآن مجید میں مختلف انداز سے, بولے ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین, اے سماعت فرمائے کہ یقیناً میری نماز, میری قربانی, میری زندگی, میری موت یہ اللہ ہی کی طرف سے ہے جو ساری مخلوقات کی طرف, یہ اللہ ہی کے لیے. اب اس میں 2 چیزیں وہ ہیں جس میں انسان بے اختیار ہے اور 2 چیزیں ہیں جس میں انسان با اختیار ہے. زندگی اور موت, ان 2 میں انسان بے اختیار ہے, تو انسان بے اختیار نہیں. 2 چیزیں نماز اور قربانی یہ انسان کے اختیار میں ہیں. یہاں اس بات کی تعلیم فرمائی گئی کہ جب زندگی اور موت میں تم پہ بس ہو اس کے ساتھ تو پھر اپنے اختیار سے نماز اور قربانی کو اختیار کیوں نہیں کرتے. دوسری بات یہ ہے کہ اس میں آپس میں مماثلت ہے کہ نماز کا تعلق زندگی سے اور قربانی کا تعلق موت سے. تو میں کہ ایمان والوں کی زندگی وہی ہے جو نماز کی زندگی ہے, اگر نماز نہیں تو زندگی زندگی نہیں, شرمندگی ہے. اور موت قربانی والی کہ یعنی اللہ کے راستے میں جہاد میں شہادت, یہ سب سے زیادہ قیمتی موت ہے. تو یہاں اللہ تبارک و تعالیٰ نے اشارہ فرمایا اور ساتھ پھر اللہ تعالیٰ نے یہ بھی فرمایا ہے قرآن مجید میں, لَن ینال اللہ لحومها ولا دماؤها ولكن ینالہ التقوی. اب ہم اپنی مرضی سے مفہوم نکالتے ہیں, اس وجہ سے گمراہ کرنے کی کوشش کی جا رہی ہے کہ ہرگز نہیں پہنچتے اللہ تبارک و تعالیٰ کو ان جانوروں کے گوشت نہ ان کے خون کو. اللہ محتاج نہیں, نہ گوشت کا محتاج ہے نہ خون کا محتاج ہے. اللہ تقوی چاہتا ہے تمہارے اندر دیکھنا, تو لہٰذا تقوی اللہ کا خوف ہونا چاہیے. تو یہ جو آپ جانور قربان کر رہے ہیں, یہ پیسے خرچ کر رہے ہیں, گوشت تو ہر طرف مل جاتا ہے, عام ہے ان دنوں کے اندر, سب قربانی کر رہے ہیں. تو لہٰذا یہی پیسے جو آپ قربانی پہ لگا رہے ہیں, یہ کسی بیوہ کو دے دیں, کسی غریب کو دے دیں, کسی کی بچی بیٹھی ہوئی ہے اس کی شادی کے اخراجات نہیں ہیں, اب یہ اس کو دے دیں, کتنی فضیلت کی بات ہے. نہیں میرے محترم, اللہ نے یہاں یہی بات ارشاد فرمائی کہ اللہ تبارک و تعالیٰ کو ان گوشتوں, تمہارے اس گوشت کی ضرورت نہیں, تمہارے جانوروں کے خون کی ضرورت بھی نہیں, اللہ پر نہیں پہنچتے، اللہ تمہارے دل کی کیفیت کو دیکھتے ہیں کہ تم اپنی عقل کا استعمال کرتے ہو یا اپنی عقل کو حکم سے تابع کرتے ہو۔ تو لہذا یہاں قربانی کی ترغیب بتائی گئی ہے، نہ کہ قربانی سے بچنے کا راستہ بتلایا گیا ہے، ہم نے تو اپنی مرضی سے راستے نکالے۔ اور یہ قربانی، اس کا آغاز حضرت ابراہیم علیہ نبی جین علیہ السلام السلام سے ہوا۔ آج کل ایک سوچ ہے یہ بھی ہے، اگر جب اتنی کثرت سے آپ قربانیاں کریں گے تو جانور ختم ہو جائیں گے، جب جانور ختم ہو جائیں گے تو پھر کیا ہوگا؟ تو لہذا لوگ، انسان جو ہیں وہ گوشت سے محروم ہو جائیں گے۔ ایک بات ذہن نشین فرما لیں، بات واضح ہوگی کہ یہ حکم کس کا ہے؟ یہ اللہ کا ہے، اور مخلوقات کو پیدا کرنے والا کون ہے؟ خالق کائنات ہے۔ ہمارے بچپن میں یہ نظام کھانے پینے کا نہیں تھا، یہ کڑھائی گوشت اور یہ پورے پورے سالم سالم مرغے، یہ ہمارے بچپن میں یہ چیزیں نہیں تھیں۔ گھر کے اندر گوشت آتا تھا، آدھ پاؤ گوشت آتا تھا، اور زیادہ زیادہ جب تعداد بڑھ گئی گھر کی تو پون پاؤ گوشت آنا شروع ہو۔ لیکن آج ایک ایک آدمی پورا پورا مرغا آگے رکھ لیں، تو اگر اس سے یہ چیزیں ختم نہیں ہوئیں تو کیا اللہ کے راستے میں قربان کرنے سے ختم ہوئی؟ پھر ایک بات یہ قابل غور ہے کہ بکری کتنے بچے جنتی؟ بکری دو بچے جنتی ہے زیادہ سے زیادہ، اور کتیاں 6 سے 12 بچے جنتی ہے۔ تعداد زیادہ کس کی پیدا ہو رہی ہے؟ کتیا کی پیدا ہو رہی ہے، لیکن بکری جس کے 2 بچے ہیں اس کو قربان کیا جا رہا ہے، کتے کو تو قربان نہیں کیا جا رہا ہے۔ لیکن آپ دیکھیں گے کتوں کی تعداد زیادہ ہے یا بکریوں کی تعداد زیادہ؟ تو اسی سے معلوم ہوا کہ جو اللہ کے راستے میں چیز قربان کی جائے اسی کے اندر برکت پیدا ہو رہی ہے، اس میں کمی کا اندیشہ نہیں، اس کے اندر برکات ہی برکات ہے۔ ابھی اگر یہ قربانی جو ہے، یہ قربانی کے ایام قیمتی ایام ہیں، تو ان ایام کو فضولیات میں ضائع نہ کریں، ملاقات پہ پابندی نہیں، بے شک ملیں جلیں کھائیں پئیں، لیکن نمازوں کا خیال رہے۔ عید کی نماز بھی برباد، عید کی نماز تو برباد خود بخود ہو جائے گی، کہیں 6 بجے ہے، کہیں 6:30 7 ہے، 7:15 ہے، 7:30 ہے، 8 بھی ہو رہی ہے، تو جہاں سہولت ہو وہاں آپ نماز عید میں شمولیت فرما لیں، نماز عید پڑھیں۔ ضابطہ قربانی کا جو ہے وہ یہ ہے کہ اگر شہر میں ایک مقام پر بھی عید کی نماز ہو گئی، اس کی تسلی فرما لیں کہ واقعی نماز ہو گئی، جب نماز ہو گئی تو آپ قربانی فرما سکتے ہیں۔ اگر آپ نے خود عید کی نماز نہیں پڑھی اس وقت تک، تو آپ قربانی فرماتے عید کی نماز کے بعد پڑھ سکتے ہیں۔ تو قربانی کا وقت جو شروع ہوگا وہ عید کی نماز سے کے بعد سے شروع ہوگا۔ شہر کے اندر ایک مقام پہ عید کی نماز پڑھی جا چکی ہو تو قربانی کی جا سکتی ہے۔ اب یہ قربانی کس پر واجب ہے؟ شرعی حکم کے لحاظ سے قربانی واجب ہے، اور یہ اسلامی شعار میں سے کہ پورے معاشرے میں قربانیاں نظر آنی چاہیے، اور اس کے لیے جس قدر اہتمام کریں گے، جس قدر بہتر سے بہتر جانور لیں گے، اسی قدر اس میں زیادہ فضیلت ہوگی، یہ اسراف نہیں۔ پھر ہمارے یہاں ایک بات یہ مشہور ہے کہ حضرت کتنی قربانیاں آپ نے کی، کمال کرتے ہیں، ایک قربانی کی ہے پورے کنڈے کی طرف سے، وہ کیوں؟ کہ ہانڈی ہماری ایک ہے، ایک ہانڈی ایک قربانی۔ تو لہٰذا کیونکہ میاں بیوی بی ہم سارے بچے ایک ہی ہانڈی سے کھاتے ہیں، تو اس لیے ہم نے قربانی بھی ایک کی ہے۔ میرے محترم، عبادت کھانا ہر ایک کا اپنا اپنا ہے، لیکن عبادت بھی ہر ایک کی اپنی اپنی ہے، اجتماعی عبادت نہیں۔ لہذا ہر ایک نے اپنی قربانی کا جواب بھی دینا ہے، اپنی نماز کا جواب بھی دینا ہے۔ کہ جی بیوی نماز پڑھ لے فجر کی نماز، میاں صاحب پڑھ لیں، اور عشاء کی نماز بیگم صاحبہ پڑھ لیں، ہر ایک کی نماز اپنی اپنی ہے۔ تو عبادت اپنی اپنی ہے، قربانی بھی عبادت ہے، تو ہر ایک کی قربانی اپنی اپنی ہے۔ تو لہٰذا اس میں یہ ہے کہ قربانی کن کی ہوگی؟ جی اگر ہرن ہے، قیمتی ہے، اس کو بہت پیسے خرچ کر کے خریدا ہے، لیکن اس کی قربانی نہیں کی جا سکتی، قربانی کے لیے جانور مخصوص ہے۔ کہ اونٹ کن، اونٹ ہیں، گائے ہیں، اور گائے کی نسبت سے بھینس ہے۔ اب یہاں بعض لوگوں کو اعتراض ہے، بھینس کی قربانی کہاں ہے؟ بھینس کا ذکر تو قربانی میں نہیں ہے۔ اگر بھینس کا ذکر قربانی میں نہیں ہے تو کیا بھینس کے گوشت کا ذکر یا اس کے دودھ کا ذکر کہیں ہے؟ تو آپ اس کا دودھ کیوں پیتے ہیں؟ उसका गोश्त क्यों खाते हैं? तो गाय से मुमासरत की वजह से आप उसका गोश्त भी खाते हैं और दूध भी पीते हैं। जब गाय से मुमासरत की वजह से हलाल है उसका गोश्त और उसका दूध हलाल है, तो फिर उसकी कुर्बानी भी जायज। तो ऊँट है, ऊँटनी है, गाय है, बैल है, भैंस है, भैंसा, और उसके बाद ये छोटे जानवर हैं, बकरी है, बकरा है, दुम्बा है, भेड़ है। तो ये जानवर हैं जिनकी कुर्बानी होगी इसी दायरे के अंदर महदूद रहे। छोटा जानवर है ये एक की तरफ से एक, और जो बड़ा जानवर है चाहे गाय है चाहे ऊँट है, तो ये सात की तरफ से इनकी कुर्बानी हो सकती है। एक आदमी अकेला पूरा ऊँट कुर्बान कर सकता है। नबी अलैहिस्सलाम ने मदीना मुनव्वरा के अंदर सात ऊँट कुर्बान फरमाए, तो लिहाजा ज़्यादा से ज़्यादा हिस्से भी आप कर सकते हैं, और इसमें इजाज़त है कि सात हिस्से जानवरों में किए जाएंगे। और ये बात गुजारिश की गई थी कि इश्तियार लगे हुए आप देखेंगे कि जनाब बहन ये गाय का सात हिस्से और ऊँट के दस हिस्से। अरब में अय्यामी जाहिलियत में ये दस हिस्से थे, लेकिन नबी अलैहिस्सलाम ने सात हिजरी में ऐलान फरमा दिया कि ऊँट भी सात की तरफ से हो सकता है, गाय भी सात की तरफ से। लिहाजा अगर आप उसमें दस नहीं आठ हिस्से भी मिलाएंगे तो कुर्बानी किसी की भी नहीं होगी, तो इस बात का ख्याल रखना ज़रूरी। जहाँ तक कुर्बानी के वाजिब होने का ताल्लुक है, ये बात गुजारिश कर रहा था, कुर्बानी किस पर वाजिब? मियाँ पे अपनी वाजिब है, बीवी पे अपनी वाजिब। के मालियत 52.5 तोले चांदी के बराबर, अगर मालियत हो गई तो उस लिहाज से कुर्बानी वाजिब होगी। और मालियत से मुराद यहाँ सोना चांदी और नकदी माल तिजारत तक महदूद नहीं, बल्कि ज़रूरियात से ज़्यादा सामान। अगर इतनी मालियत का हो गया तो कुर्बानी वाजिब। औरत के पास जेवर है, सोने का जेवर है, चांदी का जेवर है, या बनावटी जेवर है, मसनूई जेवर है, उसकी कीमत भी लगेगी, जो ज़रूरियात ज़िंदगी में नहीं, वो जीनत की चीज़ है। 3 जोड़े कपड़े निकालने, बाकी कपड़ों की कीमत लगेगी। 1 जूती निकालेंगे, बाकी जूतियों की कीमत लगेगी। 1 आदमी है, उसके पास मोटरसाइकिल भी है, उसके पास कार भी है, अब उन दोनों में से एक ही कीमत लगेगी, बेशक मोटरसाइकिल कीमत लगा ले। आदमी एक है, चीज़ें दो। इसी तरह एक आदमी है जिसके पास मोटरसाइकिल भी है, साइकिल भी है, तो इन दोनों में से एक ही कीमत लगेगी, बेशक आप मोटरसाइकिल की न लगाएं साइकिल की लगाएं, तो एक चीज़ की कीमत जो है वो लगेगी। आप मकान में रहते हैं, वो मकान किराए का मकान है, आपने एक प्लाट खरीद रखा है जिसको अभी तामीर नहीं किया, इस वक्त आपके इस्तेमाल में नहीं है, तो लिहाजा इस प्लाट की भी कीमत लगेगी। मकान का एक हिस्सा आपने किराए पर दे रखा है, तो ये जो किराए पर दे रखा है इस हिस्से की भी कीमत लगेगी। दुकान है, आपने मकान के अंदर दुकान बनाई है और उस दुकान को किराए पर दे रखा है, तो उस दुकान की भी कीमत लगेगी। इसी तरह से कंप्यूटर है, मोबाइल है, टेलीविज़न है, तो ये अशिया वाशिंग मशीन को छोड़ देंगे, रेफ्रिजरेटर को छोड़ देंगे, तो बाकी ये जो चीज़ें हैं मोबाइल वगैरह इसकी कीमत लगेगी। अगर ये सारी चीज़ों की कीमत मिला के अगर 52.5 तोले चांदी की मालियत के बराबर हो गई तो कुर्बानी करना वाजिब हो। घर के अंदर जो पर्दे के लिए लटकाए हुए हैं उनको छोड़ देंगे, जो जीनत के लिए लटकाए हुए हैं उनकी कीमत लगेगी। इसी तरह फानूस वगैरह जो सजावट के लिए हैं इनकी कीमत लगेगी। तो ये कीमतें लगाने से अगर मालियत 52.5 तोले चांदी के बराबर हो गई, जो 46-47 हज़ार तकरीबन होगी, तो लिहाजा इस पर कुर्बानी करना वाजिब है। यहाँ एक ज़ाबिता और भी है कि मैं क्या अपनी बीवी की तरफ से कुर्बानी कर सकता हूँ या बीवी मेरी तरफ से कुर्बानी कर सकती है। जहाँ एक ज़ाबिता ज़हन में जिस पर कुर्बानी वाजिब है उसकी इजाज़त ज़रूरी है। अगर इजाज़त नहीं होगी, शोहर अपनी तरफ से कुर्बानी कर देता है तो बीवी की तरफ से अदा नहीं होती जब तक कि बीवी इजाज़त न दे कि जी मेरी तरफ से आप कुर्बानी कर लें। तो शोहर उससे पूछेगा कि मैं आपकी तरफ से कुर्बानी कर लूँ बेटी, तो आप कुर्बानी होगी, क्योंकि इसलिए कि इबादत के अंदर नीयत ज़रूरी है, और नीयत किसकी होगी? नीयत उसकी है जिसकी इबादत है, तो वो उसका एहतमाम करने जो है वो ज़रूरी है। फिर उसके बाद एक बात ये भी है कैसा ये जो कुर्बानी है क्या बच्चों की तरफ से की जा सकती है? अगर बच्चे नाबालिग हैं तो ये कुर्बानी बालिग पर वाजिब है। अगर बच्चे नाबालिग हैं तो उनकी तरफ से मैं करना चाहता हूँ तो कोई हर्ज नहीं, लेकिन उनकी रकम से नहीं कर सकता, नाबालिगों की रकम से नहीं कर सकता। मैं मेरी औलाद है तो अपनी औलाद की तरफ से मैं ये नफल कुर्बानी कर सकता हूँ, ये कुर्बानी नफल कुर्बानी है। जो लोग दुनिया से चले गए उनकी तरफ से कुर्बानी की जा सकती है। अब जो नफल कुर्बानी है ये किसी तरह से कुर्बानी है, इसके दो तरीके। एक तरीका ये है इसी तरह तवाफ के भी और ये कुर्बानी के भी और दीगर अमल के, ये दो तरीके हैं, वो तरीके मैं आपसे कहता हूँ। एक तरीका ये है कि किसी के नाम से आप कुर्बानी करें कि मैं अपने वाले साहब की तरफ से कुर्बानी कर रहा हूँ या वालदा साहबा की तरफ से कर रहा हूँ या नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से कर रहा हूँ, तो उस पर एक कुर्बानी जो है वो की जाएगी। अगर कुर्बानी मैं अपनी तरफ से करता हूँ, नफल कुर्बानी, वाजिब कुर्बानी मैंने अपनी कर ली, नफल कुर्बानी अपनी तरफ से कर रहा हूँ तो अपनी तरफ से कुर्बानी करूँगा, उसका सवाब जितनों को चाहूँ मैं भेज सकता हूँ। अगर किसी के नाम पे करूँगा तो फिर एक शख्स पे एक कुर्बानी होगी। तो वाले साहब की तरफ से कर रहा हूँ तो एक कुर्बानी पूरी करना पड़ेगी। अगर मैं एक कुर्बानी करता हूँ नफल अपनी तरफ से, कह अल्लाह के मेरे वालिदैन को इनका अजर अता फरमा दे, मेरे ददियाल को पहुँचा दे या मेरे ननिहाल को पहुँचा दे, तो लिहाजा एक नफल कुर्बानी अपनी तरफ से करेंगे तो उसका सवाब जितनों को चाहें कि अल्लाह नबी अलैहिस्सलाम से लेकर उम्मत के तमाम ईमान वालों को पहुँचा दे, तो अपनी तरफ से नफल कुर्बानी करेंगे तो उसका अजर सबको पहुँचा सकते हैं। और अगर किसी के नाम पर करेंगे तो फिर एक नाम पर एक कुर्बानी होगी, तो एक कुर्बानी में ज़्यादा हिस्सेदार आप नहीं मिला सकते। फिर इस बात का भी ख्याल फरमाएंगे कि जहाँ आप कुर्बानी फरमा रहे हैं उसमें जो हिस्सेदार होने चाहिए वो सारे के सारे सही और अकीदा होने चाहिए। अगर उनमें से एक भी सही और अकीदा ना हुआ, कादियानी शामिल हो गया, शिया शामिल हो गया, तो लिहाजा कुर्बानी किसी के लिए नहीं होगी। फिर इस बात का ख्याल भी ज़रूरी है कि जो लोग कुर्बानी में हिस्सेदार हैं उनका मकसूद या कुर्बानी हो या अकीका हो। अगर इन दो में से कोई नहीं होगा, कोई और तीसरा मकसद होगा, तो कुर्बानी किसी की भी अदा नहीं होगी। फिर उसके बाद इस बात की भी ज़रूरत है कि ये कुर्बानी जो आप कर रहे हैं तो ये छुरी चलाने वाला सही और अकीदा हो। अगर वो सही और अकीदा नहीं तो कुर्बानी ये भी मशकूक होगी। उसको कम अज़ कम किसी ने ज़िंदगी में नमाज पढ़ते हुए देखा हो, पाँच वक्त का नमाजी ना हो तो कम अज़ कम जुमा नमाज पढ़ते हुए देखा हो, ईद नमाज तो पढ़ते ही पढ़ते हैं। तो लिहाजा सही उल अकीदा होना ज़रूरी है, जो हिस्सेदार हैं उनका सही उल अकीदा होना ज़रूरी है। और फिर उसके साथ इस बात का एहतमाम भी ज़रूरी है कि जो छुरी चलाने वाला है वो भी सही उल अकीदा हो। अगर सही उल अकीदा नहीं तो कुर्बानी नहीं होगी, बल्कि वहाँ तो गोश्त भी मशकूक हो जाएगा। तो इसलिए इन बातों का जो ख्याल रखना है जो है वो ज़रूरी है। फिर उसके बाद ये है कि आपने कुर्बानी फरमाई है, एक जानवर है आपने कुर्बान किया है अपनी तरफ, बड़ा जानवर है तो उसमें हिस्सा आपने मिलाया है, तो अब ये हिस्सा जो आप जिसमें मिलाया है तो उस जानवर का गोश्त सात हिस्सों में बराबर तकसीम करना ज़रूरी है। अगर उसमें सात हिस्से पूरे नहीं हुए, छः आदमी मिलकर कुर्बानी कर रहे हैं या पाँच आदमी मिलकर कुर्बानी कर रहे हैं, तो इस बात का ख्याल फरमाएंगे कोई हिस्सा टूटने ना पाए, कोई हिस्सा टूटने ना पाए। मिसाल के तौर पर हम दो भाई हैं, हम कुर्बानी कर रहे हैं, एक गए, चलो हम दो भाई मिलकर कुर्बानी कर देते हैं। अब जब दो भाई कुर्बानी करेंगे तो अब आधी रकम मैं दूंगा, आधी रकम मेरे भाई देंगे, तो ये हिस्से हो गए सात के साढ़े तीन, साढ़े तीन। तो हिस्सा टूटा है तो ये कुर्बानी नहीं होगी। तो ये एक मामूली सी बात बज़ाहिर है लेकिन ये बड़ी गहरी बात है। तो लिहाजा एक चार के पैसे देगा, एक तीन के पैसे देगा, कुर्बानी का हिस्सा टूटने नहीं चाहिए, तो इसका पूरा पूरा एहतमाम करना जो है वो ज़रूरी है। इसके बाद जो जानवर आप कुर्बान फरमा रहे हैं उसके अंदर चंद बातों का देखना ज़रूरी है। निगाह उसकी सही होनी चाहिए, कान उसके सही होने चाहिए, दुम उसकी सही होनी चाहिए, टांगें उसकी सही होनी चाहिए। अगर लंगड़ा के चल रहा है और चारों टांगें इस्तेमाल कर रहा है तो कुर्बानी हो जाएगी। अगर एक टांग इस्तेमाल नहीं कर रहा, तीन इस्तेमाल कर रहा है और चौथी को इस्तेमाल नहीं करता, तो लिहाजा उसकी कुर्बानी नहीं होगी। उसका गोश्त हलाल है लेकिन कुर्बानी नहीं होगी। इसी तरह अगर निगाह जो है उसकी कमज़ोर है तो लिहाजा कुर्बानी नहीं होगी। कान है, तिहाई हिस्सा कटा हुआ है तो कुर्बानी नहीं होगी। तिहाई से कम है, सुराख है तो कुर्बानी हो जाएगी। दुम है, अगर तिहाई हिस्सा कटा हुआ है तो कुर्बानी नहीं होगी। तो इन बातों का ख्याल फरमाएंगे। और जानवर ऐसा है कि जिसको उठाकर चलना पड़ता है तो उसकी कुर्बानी नहीं होगी। यहाँ उठा कर चल रहे हैं, फिर आगे भी उठा कर चलना पड़ेगा, तो इसलिए उसकी कुर्बानी नहीं होगी। वो जानवर ने जो कम से कम आपको उठा तो सके। फिर फरमाया कि ये जो कुर्बानी का जानवर है जिसको आपने कुर्बान किया है, क़यामत के दिन इसका खून भी, इसका गोश्त भी और इसके दीगर अज्जा भी, अल्लाह ताला इसका कई गुना वजन बढ़ा देगा, फिर इसको मीज़ान में रखा जाएगा। तो इसलिए इसका पूरा पूरा जो है वो एहतमाम होना चाहिए। और इसके गोश्त की तकसीम के बारे में मैं कर रहा था कि अगर सात हिस्सेदारों ने एक जानवर कुर्बान किया है, ऊँट है या गाय, अगर आपने उसको गोश्त नहीं लेना, किसी ने भी नहीं लेना, तो ये है कि इसका गोश्त पूरा का पूरा जो है वो तकसीम करना है, फिर कोई हर्ज नहीं, सारा यकजा हो और उसको तकसीम किया जाए। और अगर उन हिस्सेदारों में से किसी हिस्सेदारों ने उसमें से गोश्त लेना है तो फिर ये बात लाजिम होगी कि उसको बराबर के हिस्सों में तकसीम करके उसके सुपुर्द किया जाए। तो पूरा अगर वहाँ ऐसा होगा, हजरत कोई बात नहीं, हम आपस में भाई हैं, अगर ज़्यादा चला गया तो क्या हर्ज है, अगर कम हो गया तो क्या हर्ज है, वसत ज़र्फ़ी है, ये वजह है आपकी, वसत ज़र्फ़ी आपके लिए बहुत अच्छी चीज़ है, लेकिन यहाँ सूद का गुना होगा। अगर एक बोटी भी आप ज़्यादा उसको देंगे या वो आप लेंगे तो सूद का गुना होगा। तो इसलिए इससे बचना ज़रूरी है। तकसीम जो है वो पूरी पूरी होनी चाहिए। अगर एक शख्स भी उसमें गोश्त ले तो फिर सब में तकसीम पूरा पूरा इसको करना लाजम होगा। अगर नहीं है कि सातों के सातों अफराद कहते हैं नहीं इसको खैरात कर, तो फिर कोई हर्ज की बात नहीं है, फिर तकसीम की ज़रूरत नहीं, तो इसका इहतमाम। हाँ, अगर शरी पाए वगैरह हैं, वो कोई एक आदमी ले रहा है तो उसके बदले में बेशक जितना गोश्त देना चाहे वो दे सकता है, लेकिन अगर गोश्त की तकसीम है तो फिर बराबर बराबर की तकसीम जो है ये ज़रूरी है। और फिर जहाँ तक कुर्बानी के औकात का ताल्लुक है, ये बात गुजारिश की गई थी कि ईद नमाज के बाद से, अगर देहात के अंदर है जहाँ ईद नमाज नहीं होती, वहाँ फजर की नमाज के बाद कुर्बानी की जा सकती है। आपकी कुर्बानी है, आपने भी ईद नमाज शहर में नहीं पढ़ी, ईद नमाज के बाद आपकी कुर्बानी का शुरू होगा, लेकिन आपकी कुर्बानी देहात में हो रही है, तो लिहाजा वहाँ फजर की नमाज के बाद वहाँ कुर्बानी की जा सकती है। और इसके बाद यह है कि 10 तारीख कुर्बानी में अफजल दिन है। नबी अलैहिस्सलाम ने एक बार भी दूसरे दिन कुर्बानी नहीं फरमाई, हजरत ने पहले दिन ही कुर्बानी फरमाई। फिर यह है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जब एक दिन कुर्बानी फरमाई है तो हम तीन दिन क्यों करते हैं? तो नबी अलैहिस्सलाम ने एक ज़ाबिता बयान फरमाया है कि माना अलैहि वसहाबी, कि वो है नजात पाने वाला जो मेरे और मेरे सहाबा रज़ियल्लाहु अन्हु तरीके पर चलने वाला। तो हज़रात सहाबा किराम रज़ियल्लाहु अन्हु से तीन दिन साबित के यौमुन नहर और इसके बाद दो दिन, तो लिहाजा ये तीन दिन 10, 11, 12 की मगरिब से पहले पहले, सूरज डूबने से पहले पहले छुरी फिर जाना ज़रूरी। अगर छुरी फिर गई तो कुर्बानी होगी। अगर आपने सूरज डूबने से पहले छुरी नहीं फेरी, जानवर आपने ख़रीदा हुआ है, छुरी नहीं फेरी, अब इसको कुर्बान आप करेंगे मगरिब के बाद करेंगे या मगरिब के वक्त में सूरज डूबने करेंगे, तो इसलिए अब जो कुर्बानी है फजीलत तो कम होगी होगी, लेकिन इसे साथ इसका गोश्त आप इस्तेमाल नहीं फरमा सकते, किसी को तोहफ़तन हदिया भी नहीं दे सकते, ये ज़कात के मुस्तहिक को दिया जाएगा ये गोश्त, उसके अलावा किसी को नहीं दिया जा सकता। कुर्बानी का गोश्त गैर मुस्लिम को भी दिया जा सकता है, लेकिन वो कुर्बानी जो 12 की शाम के बाद होगी तो उस कुर्बानी का गोश्त गैर मुस्लिम को नहीं दे सकते, क्योंकि गैर मुस्लिम ज़कात का मुस्तहिक नहीं, वो ज़कात के मुस्तहिक को दिया जाए। अब इस कुर्बानी के जो आज़ा हैं, कुर्बानी की अशिया हैं, वो उजरत में नहीं दी जा सकती। चलिए हमारे इमाम साहब हैं, तनख्वाह तो हम उनको वाजबी देते हैं, उनसे हमने वादा कर रखा है कि ना खालें आपको देंगे, तनख्वाह तो इतनी होगी, बाकी तनख्वाह पूरी करेंगे खालों से, तो खाने आपको देंगे या और ये चीजें आपको देंगे तो आप तो ये उजरत बनेगी और ये जायज नहीं, कुर्बानी अदा नहीं होगी। तो इसी तरह आपने कसाब को खाल दे दी, आपने कसाब को आंतें दे दी, आपने कसाब को कोई और अज्जा दे दिए, कसाब को आपने उजरत के तौर पर गोश्त दे दिया, तो कुर्बानी अदा नहीं होगी। तो लिहाजा कोई उज़्र भी जानवर का, कुर्बानी के गोश्त का और दीगर अज्जा को बतौर उजरत के नहीं दिया जा सकता, न मुअज्जिन को न इमाम को। वैसे गोश्त तो दिया जा सकता है लेकिन उजरत के तौर पे नहीं दिया जा सकता, ना कसाब को उजरत में गोश्त दिया जा सकता है और ना ही खाल वगैरह उसको दी जा सकती है। अगर आपने खाल जो है वो कसाब को दे दी, आपको उसके साथ तय हुआ कि मैं ये खाल दूंगा, तो उस खाल की कीमत ज़कात के मुस्तहिक को अदा करना ज़रूरी है, अगर नहीं अदा करेंगे तो कुर्बानी अदा नहीं होगी। तो इन बातों का ख्याल रखना जो है वो ज़रूरी है। और ये बात भी एक शोशा चल रहा है कि हज़रत 13 ज़ुलहिज्जा तक कुर्बानी हो सकती, ये कैसे हो सकती? ये 13 ज़ुलहिज्जा तक कुर्बानी हो सकती है तो यहाँ अकली दलील है, अकली दलील है कि आप तकबीरात तशरीक कौन सी तारीख तक पढ़ते हैं? अगर 13 ज़ुलहिज्जा तक पढ़ते हैं तो फिर 13 ज़ुलहिज्जा तक अय्याम तशरीक हैं, तो अय्याम तशरीक में कुर्बानी तो की जा सकती है, तो 13 ज़ुलहिज्जा तक कुर्बानी हो सकती है। अब यहाँ अगर थोड़ी सी अकल का इस्तेमाल फरमा लिया जाए तो मसला वाज़ेह हो जाए। तकबीरात तशरीक, तकबीरात तशरीक आप कौन सी तारीख से पढ़ते हैं? 9 ज़ुलहिज्जा फजर की नमाज से, तो क्या कुर्बानी हो सकती? नहीं हो सकती। कुर्बानी होगी 10 ज़ुलहिज्जा को ईद की नमाज के बाद। तो मालूम हुआ कि तकबीरात तशरीक से कुर्बानी का आगाज़ नहीं, कुर्बानी का आगाज़ तकबीरात तशरीक से अगर होता तो फिर यह है कि 9 ज़ुलहिज्जा की फजर की नमाज के बाद से कुर्बानी की जाए। उसके बाद यह है कि 13 ज़ुलहिज्जा को तकबीरात तशरीक आप कब तक पढ़ते हैं? असर की नमाज तक। और जो लोग 13 ज़ुलहिज्जा के कायल हैं उनके नज़दीक ज़वाल से पहले पहले कुर्बानी करना ज़रूरी है। अब ज़वाल से पहले कुर्बानी करना ज़रूरी है तो इसका इख्तिताम भी, कुर्बानी का इख्तिताम भी तकबीरात तशरीक से नहीं। जब आगाज़ भी तकबीरात तशरीक से नहीं, इख्तिताम भी तकबीरात तशरीक से नहीं, फिर इसको आपने तकबीरात तशरीक से कैसे वाबस्ता कर रखा? कुर्बानी का अपना नज़्म है, तकबीरात तशरीक का जो है वो अपना नज़्म है। फिर उसके बाद ये बात भी ज़रूरी है कि 13 ज़ुलहिज्जा को जो आप कुर्बानी फरमाएंगे वो कुर्बानी फजीलत तो कम होगी होगी, लेकिन ये है कि वो गोश्त आप इस्तेमाल नहीं फरमा सकते। ये बात मैंने गुजारिश की है कि वो गोश्त आप ज़कात के मुस्तहिक को दें। अगर जानवर ख़रीदा हुआ है, अगर आपने जानवर नहीं ख़रीदा तो फिर आप गाय का हिस्सा नहीं बल्कि छोटे जानवर की औसत कीमत, ये आप अल्लाह के रास्ते में ज़कात के मुस्तहिक को देंगे। तो वहाँ ये नहीं कि गाय में हिस्सा में मिला था तो इतने में मिलता, लेकिन नहीं, अब जानवर जो है उसकी कीमत आपको, छोटे जानवर की कीमत जो है वो आपको अदा करना हो, तो उसके मुताबिक फिर यह कुर्बानी का वजूब अदा होगा। तो यह कुर्बानी जो है ये वाजिब भी है और इस्लामी शियाल में से। और फिर एक बात ज़हन नशीन फरमाई कि मैं ये नहीं रोक रहा कि आप बीवी की तरफ से कुर्बानी ना करें, बेशक आप बीवी की तरफ कुर्बानी करें लेकिन उसकी इजाज़त से। ज़कात है, कुर्बानी है, तो ये इजाज़त के बगैर इसको अदा नहीं फरमा सकते। तो ज़कात अगर आप देना चाहते हैं बीवी की तो बीवी से इजाज़त लेंगे कि मैं आपकी तरफ से ज़कात अदा कर दूँ, मुझे इजाज़त है जहाँ चाहूँ खर्च कर दूँ, जहाँ चाहूँ दे दूँ। अगर बीवी इजाज़त दे तो सही, अगर इजाज़त ना दे तो ज़कात अदा नहीं होती। इस तरह कुर्बानी भी जिस पर वाजिब है अदा नहीं होती। नफल कुर्बानी है तो उसमें तो इजाज़त की ज़रूरत नहीं, लेकिन अगर वाजिब कुर्बानी है जिसके ज़िम्मे वाजिब है तो कुर्बानी, उससे इजाज़त जो है वो ज़रूरी है। और फिर गोश्त का इस्तेमाल भी वहाँ करेंगे जहाँ वो जिसकी कुर्बानी है वो आपको इजाज़त दे। जहाँ तक गोश्त का ताल्लुक है, कुर्बानी का जो गोश्त है, इन 3 दिनों में जो आपने कुर्बानी फरमाई है, इन 3 दिनों के अंदर जो कुर्बानी का गोश्त है तो आप जिस तरह चाहें उसको इस्तेमाल फरमा सकते हैं। आमतौर पर यह बात कही जाती है कि 3 हिस्से करेंगे, एक अपने लिए, एक अपने अजीज व अकारिब के लिए, एक मुस्तहिक लोगों के लिए। ये मुस्तहब है, लाजिम नहीं। सारा गोश्त आप अपने पास रख लें कोई हर्ज की बात, सारा आप तकसीम फरमा दें कोई हर्ज की बात, لیکن یہ ہے کہ کچھ مقدار مستحق لوگوں کو ضرور دیں. لیکن ان دنوں کے اندر مستحق لوگوں کو آپ جب دیں گے گوشت تو ان کے پاس گوشت اتنا وافر ہوتے ہیں تو راستے میں کئی ایسے ہوتے ہیں لیتے ہیں لے جا کے پھینک دیتے ہیں. تو اس کے لیے یہ ہے کہ اس کو آپ رکھنے محفوظ کرنے ہیں. اس کے بعد جو ہے کچھ عرصے کے بعد جب یہ بہتات باقی نہ رہے تو آپ پکا کے بھی کسی کو کھلا سکتے ہیں اور ایسے بھی کسی کو دے سکتے ہیں. تو لہٰذا ان باتوں کا جو ہے وہ خیال رکھنا معاشرے کے اندر جو ہے وہ ضروری ہے. تو لہٰذا یہ 3 دن 10 11 12 یہ عید کے دن ہیں اور 13 تاریخ کو 13 ذوالحجہ کو ظاہر ہے کہ 3 دنوں کی وجہ سے تھکاوٹ ہوگی. تو لہٰذا اب جو درس ہوگا وہ انشاءاللہ جمعۃ المبارک کی صبح سے شروع ہوگا. اسی ٹائم پر جو ہے یہ ہوگا درس. اسی ٹائم بھی جو ٹائم اس کا ہے 6:30 بجے میں بھی کوشش کروں گا کہ اس کی پابندی کروں. آپ حضرات بھی اس کا اہتمام فرمائیں گے. تو 6:30 بجے انشاءاللہ جمعے کو پھر ملاقات انشاءاللہ ہوگی تو اللہ تبارک و تعالیٰ اپنے صحیح فہم صحیح عمل کی توفیق عطا فرما دے. اور کھالوں کے بارے میں بھی احتیاط فرمائیں گے. کھالیں جو ہیں وہ مستحق لوگوں تک پہنچنا ضروری ہے تو اس کے لیے آپ اس کا اہتمام فرمائیں گے. اور اگر کھال جو ہے وہ نہیں پہنچی تو اس کی قیمت جو ہے وہ آپ مستحق لوگوں تک پہنچائیں گے, اس کا اہتمام جو ہے وہ فرمائیں گے. جن مدارس کو اجازت ہوگی تو ان کے مراکز ہوں گے تو آپ وہاں پہنچا دیں گے. یا وہ لوگ جو دین کا کام کر رہے ہیں مختلف انداز سے اگر کوئی ذریعہ ہو تو ان تک جو ہے وہ آپ پہنچا دیں گے. جو حضرات ہمارے ہاں کھال پہنچاتے ہیں تو ان کے لیے ہمارے ہاں 2 صورتیں ہیں. ایک صورت یہ ہے کہ اس مدرسے میں خیر المدارس کا مرکز ہوگا تو جو مدرسے میں پہنچائے گا وہ خیر المدارس کو ملے گی کھال. اور اگر کوئی آدمی کسی اور جگہ دینا چاہے تو پھر اس کے لیے ہے کہ وہ گھر پہنچائے گا تو وہاں سے حسب منشا جو ہے جہاں پہنچنا ہوگی وہاں پہنچ جائے گی. تو اس کا خیال فرمائیں گے. اور ضروری نہیں کہ آپ یہاں پہنچیں تو جہاں قرب و جوار میں جہاں آپ کو سہولت ہو تو یہ پہنچائیں. تو دین کے کام کرنے والے جو لوگ ہیں ان کو بھی دی جا سکتی ہے, مدارس کو بھی دی جا سکتی ہے. تو جیسے آپ کے لیے مناسب ہو تو بہرحال آپ اس کے لیے جو ہے وہ اس کا خیال جو ہے وہ فرمائیں گے. اور انشاءاللہ درس جو ہے وہ جمعہ صبح کو انشاءاللہ. اس کا طریقہ پوچھ لینا ہو انشاءاللہ طریقہ بتا دیں گے. پابندی تو اپنی جگہ پہ نا, مطلب راستے جو ہیں وہ موجود ہیں, راستے جو ہیں موجود ہیں پہنچائی جا سکتے. ہاں مطلب الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین اللهم صل وسلم وبارك على سيدنا مولانا محمد وبارك وسلم. اللهم انا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة. اللهم انا نسألك الرضا والجنة ونعوذ بك من مذلة والنار. اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت الغفور الكريم إنك أنت الغفور الرحيم. اللهم اغفر لحينا وميتنا وشاهدنا وغائبنا وصغيرنا وكبيرنا وذكرنا وأنثانا Allahumma man ahyaytahu minna fahyihi al-Islam wa man tawfaytahu minna fatawaffahu al-Iman Allahumma fil lana warhamna Allahumma fil lana warhamna wa'fu anna innaka antar rawfur rahim Allahumma ayyid amir al-mu'minin wal-mujahidin اللهم انصرهم ولا تنصر عليهم إنك أنت على كل شيء قدير اللهم ثبت أقدامهم اللهم ثبت أقدامنا على دينك اللهم صرف قلوبنا إلى طاعتك اللهم اغفر وارحم أنت خير الراحمين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا حلالا طيبا واسعا وسيعا كثيرا نافعا في الدنيا والآخرة وشفاء من كل داء اللهم لا شافي إلا أنت يا شافي الأمراض فاشفنا من كل داء اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت أصحاب النبي صلى الله عليه وسلم اللهم نور قلوبنا بالإيمان كما نورت قلوبهم اللهم ألف بين قلوبنا كما ألفت بين قلوبهم اللهم ارزقنا حبك وحب نبيك وحب أصحاب النبي صلى الله عليه وسلم اللهم أدخلنا معهم في جنات الفردوس وارزقنا اتباعهم بإحسان اللهم نور قلوبنا بالإيمان كما نورت قلوبهم اللهم ألف بين قلوبنا كما ألفت بين قلوبهم وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم ربنا نجنا من القوم الظالمين فانصرنا على القوم الكافرين فانصرنا على القوم الظالمين فانصرنا على القوم المنافقين فانصرنا على القوم الفاسقين إنك أنت العزيز الحكيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين آمين آمين آمين برحمتك يا أرحم الراحمين